मा साचिन्छ। मनको भारी मनैमा साचिन्छ, उमङ्गको धुन सँगै नाचिन्छ। जुन बेग्लै तारा बेग्लै छ, जुन बेग्लै तारा बेग्लै छ, दुःख कष्ट मनैमा साचिन्छ। तिरै तिर परेनी हाँसिन्छ, आफ्नो त तारा बेग्लै छ। जुन बेग्लै तारा बेग्लै छ, दुःख कष्ट मनैमा साचिन्छ। तिरै तिर परेनी हाँसिन्छ, आफ्नो त तारा बेग्लै छ।